Satnam Shri Vahe Guru Sahib Ji Tilanga Pahla Yanadiye Manada Kaye Kare अपनड़े कार हार रंगों की ना माने यानड़िये मानड़ा काए करे अपनड़े कार हार रंगों की ना माने कमलिये बाहर क्या ढूंढे पै किया देह सलाइया नैनी भाव का कर सिगारो तां सुहागण जानिए लागी जा सहो तरे प्यारो यानी बाली क्या करे जा तन कंत न पावे करण पला करे बहुतेरे सातन महल न पावे विण कर्मा किश पाईए नाही जे बहुतेरा तावे लब लोब अहंकार की माती माया माहे समानी इन्नी बाती सह पाईए नाही भई कामण यानी जाए पुछो सुहागणी वाहे किन्नी बाती सह पाईए जो किश करे सो भला कर मानिए حکمت حکم چکائی جا کے پریم پدارت پائی تو چرنی چت لائی شہ کہ سو کیج تن منو دیج ایسا پرمل لائی ایو کہ سوہاگنی پینے انی باتی سہ پائی آپ گوائی تاں سہ پائی اور کیسی چترائی سہ نظر کر دیکھے سو دن لکھے کامن نو ند پائی اپنے کنت پیاری سا سہاگن نانک سا سبرائی ایسا رنگ راتی سہج کی ماتی اہنس پائے سمانی سندر سائے سروپ بچکھن کہی ایسا سیانی ایسا رنگ راتی سہج کی ماتی اہنس پائے سمانی سندر سائے سروپ بچکھن کہی ایسا سیانی تلنگ محلہ پہلا یانڑیے مانڑا کائے کرے اپنڑے گھر ہار رنگوں کی نہ مانے